www.attableek.com, The Reviver of Iman. Bismillahirrahmanirrahim. Is kitab ka naam At-Tanweer fi Isqati Tadbeer. Phir uska tarjuma Al-Aksir fi Isbat Taqreer. Ye Sheikh Ibn Atta Iskandari ki kitab hai. Sheikh bahut bade Sheikh the. जिसका बहुत इल्म लोगों को नहीं है, लेकिन बहुत अहम मजामीन. मैं तो ये समझता हूँ कि हज़रत हारवी ने तजदीदी कारनामा जो अंजाम दिया, बहुत से उसूल और कवायद सब इसी किताब की रोशनी में किया है. बहुत बस सालों सुना रहा हूँ, खत्म ही नहीं हो रही है. अत-तनवीर फी इस्क़ाति तदबीर, अल-अक्सीर फी इस्क़ाति तदबीर. ये शेख इब्न अता इस्कंदरी की किताब तशरी थानवी रहमतुल्लाह अलैह की है. हवाशी कुतुब आलम हजरत हाजी इमदादुल्लाह साहब की. तीन बुजुर्गों का मजमुआ है ये. असल किताब किसकी है? इस्कंदरी की, इब्न अता इस्कंदरी की. इसी का तर्जमा कुछ शेख हदीस साहब ने वगैरह है, इसी की तर्जमा थानवी हजरत मा थानवी ने इसका तर्जमा किया है. किसके हुक्म से? हाजी अमदादुल्लाह साहब के. अहम किताब है, मुख्तसर सुना रहा हूं. फरमा रहे हैं तरीके पंजुम, चार बयान कर चुके हैं. पांचवा अमर यह है कि जान ले कि तू अल्लाह के मिलक है. सबसे पहली बात, तुम खुद अपने मालिक नहीं हो, तुम ममलूक हो अल्लाह के. जैसे हम ममलूक हैं, तो मालिक जो कहे वही करना है, उसकी नाफरमानी नहीं कर सकता. पांचवा, हजरत हानवी हजरत हाजी इमदादुल्लाह साहब आए मक्के ही में माँ थानवी के पास. सब लिखा हुआ है इसमें. अशरफ अली, इस किताब का तर्जमा कर दो, बहुत मुफीद होगा. बहुत से उलमा थे, उनसे नहीं कहा, सब लिखा हुआ है इसमें. आम तौर से उलमा जानते भी नहीं कि माँ थानवी की इतनी आम किताब. और मैं तो कहता हूँ माँ थानवी ने जितने उसूल और कवायद बनाए थे अपने यहाँ, सब इस किताब के तहत मौजूद है. किसी को मालूम नहीं. हमको किसी ने दिया बम्बई के किसी नहीं बा आते हैं नहीं. पांचवा अमर यह है, उसकी तस्वीर है, देर हो जाएगी. पांचवा अमर यह है कि जान ले कि तू अल्लाह के मिले. सबसे पहली बात, तुम अपने खुद मालिक नहीं हो, तुम ममलूक हो. तो ममलूक को कैसा रहना चाहिए? जो वो अमर करे मालिक. अल्लाह ताला हम सब लोगों को अपने मालिक को पहचानने की, उसके अवामिर के इम्तिसाल की तौफीक मरहमत फरमाए. उसे सब चलत फिरत अगर उस मालिक के उसूल के अहकाम के ताबे हैं तो सब कुछ है, नहीं कुछ भी नहीं है. आप हज भी कराएं खूब, लेकिन उसूल के खिलाफ हज करें, कोई होगा हज? न हज होगा, न तवाफ होगा, न कुछ भी नहीं होगा. बहुत से लोग जाते हैं, हज भी नहीं होता. मैं एक दफ़े देखा था, किसी बुजुर्ग ने लिखा कि 90 दिन तो वहाँ रहना चाहिए अरफात में. कहा बहुत से ऐसे हैं कि 90 दिन मदीने में थे. कहा भाई तुम्हारा हज ही नहीं हुआ, तुम कैसे? कहाँ हज करके आ गए भाई? 90 दिन में ऐसा लाइलमी को ऐसे ये भी होता है कि आपने अपने ये काम कर लिया और काम शरीयत के मुताबिक नहीं होता. इस वजह से तरीक में भी इल्म की ज़रूरत है. अल्लाह का तरीक है, उसकी मार्फत हासिल करो. हर माथानी रहमतुल्लाह अलैह तरीकी की मार्फत कराते थे, इसी में कितने लोग मांग जाते थे. तरीक, ये तरीक है, इसके मुताबिक रहोगे तो अल्लाह तक पहुँचोगे. बम्बई जाना है तुम कलकत्ते गाड़ी पकड़ोगे, कलकत्ते जाएगी, बम्बई नहीं जाएगी. इस बना पर तरीक है, बहुत उम्दा किताब है. मैं सालों सुना रहा हूँ, नहीं खत्म ही नहीं होती, मालूम भी नहीं. हजरत थानवी की है ये, यही नहीं मालूम. مکے میں بھی سنایا مکے کے لوگ. پھر میں نے کہا کہ اس کا جو اصلی کتاب ہے عربی کی, حضرت حائشہ نے تو عربی والی کتاب دیا تھا معتانوی کی اشرف علی, اس کتاب کا ترجمہ کر دو گے مفید ہوگا. حضرت حائشہ نے ترجمہ کر دیا, لیکن سب سے نہیں کہا کیونکہ سب مولوی ترجمہ نہیں کر سکتے تھے اس کا. اس وجہ سے میں مولویوں سے کہتا ہوں کہ ترجمہ کرنے کا بھی ڈھنگ سے ہو, ایک زبان سے دوسرے زبان میں منتقل کرنا مضامین کو آسان نہیں ہے. ترجمہ کیا خود لکھا, سب سے بڑے آدمی دیوبند کے لکھ رہے ہیں کہ اس کتاب کو ترجمہ معتھانی بھی کر سکتے تھے. پانچواں امر یہ ہے, جان لے کہ تو اللہ کے ملک. چوتھا تھا نہیں سنا رہا ہوں جو ملا سامنے میں. پانچواں امر یہ ہے کہ پہلے یہ جانو کہ تم خود مالک اپنے نہیں ہو. اسی بنا پر اس ناخن کو اتنے ہی کاٹ سکتے ہیں جتنا ہے نکلا ہوا, یہاں سے ناخن کو کاٹ نہیں سکتے کیونکہ تمہاری ملک نہیں ہے, خدا کی ملک ہے. اس ناخن کو بھی اتنے ہی کاٹ سکتے ہیں جتنا سنت سے ثابت ہے. اس ناخن کو یہاں تک سے نہیں کاٹ سکتے کیونکہ وہ زخمی کر دے گا. ناخن بھی اللہ کا ہے, یہ انگلی بھی اللہ کی ہے. اللہ کے حکم سے کاٹو, جتنا ان کا حکم اتنے ہی کاٹو. روزہ آپ کہیں کہ ہم ایسا ہوا افطار کریں گے صحیح ہوگا؟ اللہ نے کہا روزہ رکھو اب مغرب افطار کرو. اب کہیں ہم بہت بہادر ہم ایسا وقت کہیں گے بے بیوقوف بھیج دیا جہنم بھیج دے گا اللہ. تبلیغ اللہ تعالیٰ کے سامنے فنا یہی ہے, اپنے نفس کو فنا کرنا یہی ہے. جو احکام خداوندی ہیں اس کے تابع رہنا یہ ہے عبدیت. صرف عبد کہنا کافی نہیں ہے, عبدیت کا تقاضا جو ہے وہ اختیار کرو تقاضے. بہرحال فرماتے ہیں حضرت تعالیٰ فرماتے ہیں میں تیل بھی جو رکھواتا ہوں سر پر اس لیے کہ اللہ کی مشین ہے, حکم ہے کہ اس کو ثابت رکھو, اس لیے تیل لگواتا تھا ثابت رہے ٹھیک رہے درست رہے. کتنی نیت ہے نا. حضرت تعالیٰ فرماتے تھے کہ جو بڑا کہیں مجھے جانا تھا مہمانی میں تو یہ کپڑا پہننا تھا, کہا رہی کیا ہے جمعہ کے دن کپڑا سننا تو اس میں کچھ فرق ہو رہا تھا. کہا اب تم مجھے کو سمجھاؤ گے؟ نفس سے کہا مجھے کو میں یہ جمعہ کے دن پہنوں گا چونکہ جمعہ کے دن نیا کپڑا صاف کپڑا سنت ہے تو ان کی رعایت سے میں آج کپڑا نہیں بدلوں گا, میں جمعہ کے دن بدلوں گا. یہ حضرت تھانوی کی معرفت تھی, ہر وقت غور کرتے تھے کہ ہم سنت کے مطابق چل رہے ہیں کہ نہیں, ہمارا چلنا سنت میں. کیونکہ بغیر ہر عبادت جو مقرون بے اتباع سنت ہوگی وہی قبول ہوگی, ورنہ رب عبادت ہے مگر اتباع سنت کے تحت نہیں ہے, اس کا کوئی اعتبار نہیں. اس بنا پر ہمارے مشائخ نے یہی سمجھایا ہے, روزہ بھی رکھو سنت کے مطابق, کسی کے آؤ جاؤ سنت کے مطابق, بات کرو سنت. تھرمی جو ہے بہت یہ سب چیزیں تھیں. مہاراج بہت دیر ہو جائیں گے. پانچواں امر یہ ہے کہ جان لیں کہ اللہ کے ملک ہے. یہی سبق ہم لوگ یاد کر رہے ہیں کہ ہم اللہ کے ملک ہیں. یہ بدن بھی ہمارا نہیں ہے, اس بدن پر آپ تصرف نہیں کر سکتے. تھاری لکھا کہ اس ناخن کو میں اتنی کروا سکتے ہیں, اس سے زیادہ نہیں. تو معلوم یہ ہوا کہ ہمارا بدن بھی درخت ہمارا مملوک نہیں ہے, اللہ کا مملوک. روزے میں آپ کہیں جنہیں ہم مغرب لے گئے ایسا کوئی روزہ کھولے جائز ہوگا؟ نہیں, آپ کے اختیار نہیں. جو شریعت کا حکم ہے اسی کو ماننا یہی عبدیت ہے, یہی ولایت ہے, یہی بزرگی ہے. جس کی جتنی بڑی عبدیت اتنی بڑی اس کی ولایت ہے. اس کا مدار عبدیت پر ہے. نبی اکرم صلی اللہ علیہ وسلم نے خود ارشاد فرمایا اے اللہ ہاتھ بھی میرا نہیں ہے, آپ ہی کا ہاتھ ہے, آپ ہی کا. اسی عبدیت حضرت اس کو بہت سناتے ہیں. ماشاء رسول اللہ صاحب واقعی عبد تھے, کوٹ کوٹ کے عبدیت بھری ہوئی تھی ماشاء رسول اللہ کو, لوگوں نے پہچانا بھی نہیں. زبردست عبد تھے, اب ہر چیز عبدیت کے تابع رہتی تھی. بس اس کو یہ بحث الگ ہو جائے گی, دیر ہو جائے گی. امر یہ اپنے شعر کے متعلق میں بیان کرتا رہتا ہوں کبھی, میں کہتا ہوں نہیں کس قدر फिरनी आई, बहुत अच्छी फिरनी थी। फिरनी जाते हैं ना हम लोग, फिरनी हाथ में लिया हजरत ने, एक चमचा खाया, उनकी नवासी रखी बैठी हुई थी, कहा ए बेटी तू खा जा, हम खाएंगे तो गुनाह ही करेंगे, नहीं खाए। बहुत लजीज थी, उनको भी लजीज मालूम हुई, ये नहीं कि नहीं खाया, पहले ही ने रख दिया, खाया एक चमचा मेरे सामने की बात है, ए बेटे तू खा जा। उसके साथ वो तो समझा भी नहीं, हम खाएंगे तो गुनाह ही करेंगे, ये अबदियत है तारीख में। मैं गया हजरत के कमरे में, एक दफे टहल रहे थे, कोई जाता भी नहीं था, कभी किसी के सामने शेर नहीं पढ़ते, ये शेर फरमाते, चुपी चुपी शुदी हाफिज अदमय कदा बेरोश हो, चुपी शुदी हाफिज अदमय कदा बेरोश हो, जिंदी हवा सुना की दरह दे शबा मौला, अपने को खड़ा करके आए बुढ़े, जब बुढ़े हो गए तो निकलो न मैं खाने से। हजरत मशहूर है ना, गए सख्त है, मशहूर लोन कर दिया, बहुत सख्त है, अपने नस पर तो सख्त है, पीनी रखी हुई है, जी चाहता है लेकिन नहीं खाया, ए बेटी तू खा ले, हम खाएंगे गुनाह ही करेंगे, मामूली अबदियत है, यह हमने हम लोगों ने कभी ऐसा अबदियत, मैं अपने हर शेख की अबदियत बयान करता हूं, क्योंकि उनको अबदियत के खिलाफ बहुत से लोग कह देते हैं, जो पीर शुदी हाफिज गया शेर, ये शेर पढ़ कभी शेर किसी ने गुना पढ़ते सुना भी नहीं होगा, लेकिन मैं इतफाक से जाते ही था, चुपी शुदी हाफिज अदमय कदा बेरोश हो, रिंदी हवासना की दरहद शबाब हो रहा है, बुढ़े जब बुढ़े हो गए तो निकलो मैं खाने से, रिंदी हवासना की इस जवानी में बेहतर है, बूढ़े होने के बाद मत करो, चुपी शुदी है, ये शेर हजरत पढ़ रहे थे, चुपी शुदी हाफिज अदमय कदा बेरोश हो, रमदान मछा यही इसीलिए आया है, अबदियत सिखाने के लिए आया। बहुत हमारे मामून खाना मौजूद है, भूख मौजूद है, प्यास मौजूद है, तरह तरह की नेमतें नहीं खाता, ये अबदियत, सबसे ज्यादा अबदियत का इजहार इफ्तार के वक्त होता है, युवा शाह मोहम्मद मोहम्मद मोहम्मद का अबदियत का इजहार, खाना मौजूद है प्यास लगी हुई है, शरबत मौजूद है प्यास लगी हुई, नहीं खाता, क्योंकि अल्लाह का जब हुक्म होगा हम खाएंगे, चुपी शुदी सब में अबदियत, अबदियत चुपी शुदी हाफिज अदमय कदा बेरोश हो, रिद्दी व हसना की तरह शबाब औला, यह दरशेर घूम रहे थे और पढ़ रहे थे, मैं इत्तेफाक से, हम लोग कभी किसी ने सुना भी नहीं होगा, हदर से अपने हालात का इख्फा, मैंने जैसा माशा रसुल्ला साहब को देखा, एक गैर मुकल्लिद आते थे मऊ के, लेकिन वो तो आशिक हो गए हजरत को देख, वो ये कहते थे कि माँ को अपने हाल के इख्फा का इतना एहतमाम है कि आंसू पलक तक आते हैं, अजज कर लेते हैं कि कोई जाहिर न हो कि मैं रोया, अपने रोने को भी छिपा देते, ये किसे कहा, गैर मुकल्लिद आलिम ने कहा, ये इतना मानने लगे थे कि मैं कह नहीं सकता। एक महीना रहे रमजान में, वो जाके चुपी इर्शुदी हाफिज हजरत से, मैंने एक खुद शेर पढ़ा, चुपी इर्शुदी हाफिज अदमय कदा बेरोश हो, रिंदी व हवसना की दरहद शबाब औला, जवानी में तो सब ठीक है, बुढ़ापे में भी यही कौन कह रहा है, माशा रसुल्ला साहब अपने को मुखातब करके कह रहे हैं, चुपी इर्शुदी हाफिज अदमय कदा बेरोश हो, रिंदी सबके लिए मौलाना, खाली उन्हीं के लिए नहीं था, सबके लिए यह हाल बनाना चाहिए, खासतौर से रमजान में बनाना चाहिए। अरे अब्दू अल्लाह अल्लाह ए अल्लाह मैं आपका बंदा हूँ, वो अब्दू अब देखा मैं आपका बंदा हूँ और आपके बंदे का लड़का हूँ, वो अब्दू अब देखा वो अब्दू अमत देखा कहीं उमदा दुआ यह गिल्ट, अल्लाह मैं आपका बंदा हूँ और आपके बंदे का लड़का हूं, आपके बंदी का लड़का हूं, यह कि इसके अंदर अबदियत है कि नहीं, अपने को पहचानना है, सबसे पहले तो अपनी मार्फत पैदा करो, जो अपनी अपने को पहचानोगे खुदा को पहचानोगे। جو پیر شدی حافظ جو پیر شدی حافظ میں کدا بے روش ہوں رندی و حوصلا کی درہد شباب والا جوانی میں کچھ ہو گئے کل یہ حضرت کو میں نے نلے سے پڑھتے ہوئے سنا میں گیا کسی نے نہیں سنا کو کبھی پڑھتے ہی نہیں تھے یہ سب ایک بار میں گیا تو یہ شیر گھوم رہے تھے اپنے کمرے میں جو پیر شدی حافظ میں کہا یہ سب چیزیں بھی ہیں حال ہے یہ تو پیر شدی حافظ میں کہا بے روش ہو رندی و حوصنا کی طرح دے شباب اور جوانی میں سب کر لے ہو گیا ختم بڑھاپے میں بھی وہی کر رہے ہو تو تمہاری جوانی پر بڑھاپے پر اللہ ہم سب لوگوں کو اپنے بزرگوں کے طریق جو فرائیت کا طریق تھا کہتے ہیں پانچواں امر یہ ہے کہ جان لے کے تو اللہ کے ملک تم اپنے مالک نہیں اسی پہ بات ہے کہ یہ ناخن بھی آپ کا نہیں ہے یہ ناخن کے اتنے ہی کاٹ سکتے ہیں یہاں سے نہیں کاٹ سکتے کسی کو جائز نہیں کہ اپنا ہاتھ کاٹ دے کسی کو جائز نہیں کہ اپنے پامال کر دے کسی کو جائز نہیں کہ ہلاک کر دے جان لے کہ تو اللہ کی ملک ہے اور تجھ کو ایسی چیز کی تدبیر کرنا نہیں تدبیر کرنا جائز نہیں پہنچتا جو غیر کی ملک ہو جو غیر یہ ہاتھ غیر اللہ کا ہے اس میں تصرف بیجا نہیں کر سکتے ناخن جتنے کاٹنے کی اجازت وہ نہیں کاٹ سکتے انگلی نہیں کاٹ سکتے اور تجھ کو ایسی چیز کی تدبیر کرنا نہیں پا جو غیر کی ملک پر جو چیز تیری ملک میں نہیں تو اس کو اس کے تدبیر کا بھی استحقاق نہیں ہے اور جو چیز تیری ملک میں ہے اس میں جب کوئی تجھ سے منادہ نہیں کرتا حالانکہ تیری ملک سے اس کے مالک بنانے سے ہوئی اور تیری ملک حقیقی نہیں مطلب کہ کسی کو اختیار نہیں کہ کوئی تصرف کرے اس کتاب کا ترجمہ حضرت مولانا تھانوی صاحب حاجی صاحب نے کرایا ہے آئے مکہ ہی میں کہا اشرف علی اس کا آپ کا اس کتاب کا ترجمہ کر دو لوگوں کو بہت فائدہ پہنچے گا تو حضرت تھانوی نے ترجمہ کا سب لکھا ہوا ہے معلوم ہے اتنی اہم کتاب ہے تین بزرگوں کو میں کہتا ہوں دیکھو تین نام کسی کتاب پر تین مصنف نہیں لکھایا تھا لیکن کیا ہے لکھنے والا کون ہے شیخ ابن عطا اسکندری تشریح کرنے والا کون ہے حضرت ماں اشرف علی تھانوی اور چوتھے کون ہے حکم کرنے والا ترجمہ کا کون ہے حضرت حاجی امداد اللہ صاحب تینوں کے لکھ دیا ہے ہر کتاب تو ایک مصنف لکھا جاتا ہے یہ تین شریف ہے اس کے اندر کتاب اہم ہوئی گئی مولانا اللہ تعالیٰ ہم سب لوگوں کو ان کتابوں کی بھی قدر ہے یہ حضرت تھانوی کی طرف منسوب ہے اور ایسا ترجمہ کیا حضرت تھانوی نے کہ دیوبند کے سب سے بڑے عالم لکھا ہوا ہے سب سے ادیب انہوں نے کہا اس کتاب کا ترجمہ مولی اشرف علی ہی کر سکتے تھے کوئی دوسرا نہیں کر سکتا تھا لیکن اس سے ہم لوگ غافل ہیں وہاں تھانوی کہتے ہیں علمی کتاب ہے طریق کی کتاب ہے لیکن وہاں تھانوی کے لوگ بھی اس کتاب کی زیادہ نہیں جانتے اس کو تو کسی نے دے دیا تھا تو میں سال بھر سے سنا تھا کہ نہیں دو سال سے سنا تو ختم ہی نہیں ہو رہی جو پیر شدی حافظ الما کدا بے نوش ہو رندی و حوصلا کی درحد شباب اولا بہرحال فرماتے ہیں جو چیز تیرے ملک میں نہیں تو اس کو اس کی تدبیر کا بھی استحقاق نہیں ہے اور جو تیری ملک میں ہے اس میں جب کوئی تجھ سے منادہ نہیں کرتا حالانکہ تیری ملک صرف اس کے مالک بنانے سے ہوئی اور تیری ملک پر صرف ایک نسبت شرعی جو تیری ملک میں اصل ملک تو اللہ کی ہے لیکن شرعی طور سے اب تو مالک ہو تو اس میں جو چاہو کرو فرماتے ہیں ان للہ خطو نے جب اللہ تعالیٰ نے فرما دیا ان اللہ اشترى من المؤمنین انفسهم واموالهم بان لهم الجنہ کہا دیکھو اللہ ہی نے دیا لیکن اللہ ہی خرید رہا ہے کتنی بڑی نعمت اللہ تعالیٰ کی جتنی چیزیں اللہ نے دیا اور پھر فرماتے ہیں اللہ نے تم کو خرید لیا یہ بہت بڑی نعمت ہے اللہ تعالیٰ کی طرف یعنی اللہ نے مول لے لیا ترجمہ کر رہے تھے تھانوی اللہ نے مول لے لیا اہل ایمان سے ان کی جانوں کو ان کے مالوں کو اس کے معاوضے میں ان کے لیے جنت ہے جنت کے معاوضے میں لے لیا ہے ہم روزہ رکھ رہے ہیں نماز پڑھ رہے ہیں محنت کر رہے ہیں سب کچھ کر رہے ہیں لیکن اس کا معاوضہ اللہ تعالیٰ بھرپور عطا فرمائے گا انہی کے توفیق سے ہم نے عبادت کیا ہے یہ اللہ کے توفیق ہی سے کوئی عبادت کرتا ہے روزہ رکھتا ہے لیکن وہ توفیق تو ہے اللہ کی اللہ نے کرایا देखो उजर अजर भी उसका देता है, कितनी बड़ी उसकी इनायत है। तो फरोख करने के बाद तदबीर मुनादत करना मुनासिब, जिस चीज को फरोख कर उसका मुनाजा, जिस चीज को तो फरोख कर दिया खरीद लिया उससे तुम मुनाजात ना करो। बारा अल्लाह ताला ने बस अगर बंदा अपने रब को पहचान ले तो उसके आगे तदबीर करता हुआ शर्माए, और तुझको जो खुदा ताला से आड़ है उसने तुझे दरियाए तदबीर में फेंका है, क्योंकि अहले अकीन की बातें बीनाई से जो पर्दा उठा उन्होंने अपने को देखा कि हमारी तो तदबीर कोई दूसरा कर रहा है, हम खुद कुछ तदबीर नहीं करते। जब बंदा मुजाहिदा करता है रियाजत करता है तो हर काम को एक मतलब सुभान अल्लाह भी कहता है तो समझता अल्लाह ने हमको तौफीक, उसकी तौफीक से हमने सुभान अल्लाह कहा। कितने लोग बेकार बैठे रहते हैं रमजान में, हमने देहातों में देखा है, मैं रमजान वहीं गुजारते थे हम लोग, एक एक खेल होता है दिन भर वही खेला करते हैं, रोजा नहीं रखते थे। मैं कहा ये कोई कदर नहीं अपने वक्त की, रमजान की रोजे की नहीं, इस बिना पर अल्लाह का यह वक्त है। अल्लाह नहीं चाहता है कि कोई वक्त लाजानी मीन हुस्न माला यानी मीन हुस्न मैं हुस्न इस्लाम में तर्क हूँ माला यानी लाजानी बातों को तर्क करना, रोजे में भी वैसे ही है रमजान में भी वैसे ही है। इस बिना पर अल्लाह ताला ने हमारे बुजुर्गों से ऐसी ऐसी किताबें लिखवा दी हैं कि गौर करें, बहुत सुनाया मैंने सारों सुनाया और मक्के में पढ़ाया वहाँ भी सुनाया, लेकिन अब इस पर सुनाने का मौका ज़्यादा नहीं है। बहरहाल इस किताब का तारुफ भी मेरा है कि हज़रत मौलाना थानवी किताब है, इसको हज़रत थानवी रहमतुल्लाह अलैह के लोग तो इसको पढ़ें, मुख्तसर है लेकिन जितने वसूल हज़रत ने बनाए हैं उमूमन इसके रोशनी में ही मिलती है किताब। इस बिना आप अल्लाह ताला से दुआ भी कीजिए कि अल्लाह ताला हम सब लोगों को उसूल अब्दियत सीखने की तौफीक दे। अब्द हमको बनना है, रब नहीं बनना है, रुबूबियत को छोड़ना है जो अनानियत है। इस रमज़ान में तकवा का मतलब यही है कि अपनी रौनत को छोड़ो, अनानियत को छोड़ो और रब के बंदे हो जाओ, रब्बी कहने लायक हो जाओ। अल्लाह ताला हम सब लोग को इस रमज़ान में इस दर्जे से और इस सिफा से मुतसला तकून तकवे का दर्जा हासिल हो जाए। कितने रोजे गुजर चुके, कितने रमज़ान गुजर चुके, कितनी तरावी पढ़ चुके, कितने कुरान पढ़ देने, अगर तुम्हें नहीं जाना कि मैं कौन हूँ, मैं किसका बंदा हूँ, अपने ही में लिए रहे, अपने ही को देखते रहे, नहीं, ये बहुत ही रोजे की गोया की नाकदरी है। इस बिना पर रमज़ान में अल्लाह ताला ने हमको तकवे का एहतमाम करने का है। जब यहाँ फरमाते थे हमारे हजरत बहुत फरमाते थे कि जिसका जैसा रमज़ान वैसे उसका साल, बहुत कहते थे दो बात कहते थे, जिसका जैसा वजू वैसी उसकी नमाज, वजू कामिल तो नमाज भी कामिल होगी तुम्हारी, जब वजू ही नहीं करते तो नमाज क्या होगी कामिल। और इस पर भी कहते थे रमज़ान जैसा गुजारोगे, लड़कियों से भी कहते थे, हम लोग से कहते ही रहते थे भाई रमज़ान आया है बनाने के लिए, बन जाओ फिर उसके बाद ऐसा मौका नहीं है। कोई सोया रहता था तो मुझसे कहते थे जितने जगा दो सबको, जगाओ को सोने के लिए आए हो क्या, जो सालिक लोग रहते थे उनसे, लेकिन कहते अदब से ऐसे ना करना, अदब से करना कि मतलब उठिए कुछ पढ़िए लिखिए कुछ एहतमाम कीजिए। तो वहाँ इस किस्म का एहतमाम था, बाकायदा मजलिस भी होती थी, बहुत ज़्यादा तरगीब इस्लाह की। रोज़ा लड़कियों से भी कहलवाते थे देखो इस लड़के रोजे में ऐसा ना हो कि महरूम रह जाओ, रोजे के बरकात से तिलावत के बरकात से महरूमी बहुत ही बड़ी महरूमी है। अल्लाह हम सब को तौफीक दे, हम सब जमा है इसीलिए है कि अल्लाह रमज़ान से हमको कुछ मिले, रमज़ान के बरकात से हम मुस्तफ़ीद हों। तो उसकी सूरत यही है कि अव्वलन ये कि अपने नफ्स की निगहदाश्त करो, जो नफ्स के अंदर अनानियत है, खुदबीनी है, उजुब है, इन चीज़ों से निकालना, दिल के सफाई के लिए इन चीज़ों की ज़रूरत है। तिलावत है हाँ अपनी जगह पर हाई है, लेकिन उसके साथ साथ खुद आप इरादा भी करें है कि हमको अब अनानियत अपनी छोड़नी है, तकवा इख्तियार करना है, رمضان میں اور غیر رمضان میں فرق ہونا چاہیے. رمضان کے بعد دیکھنا چاہیے کہ ہم نے کتنا تقویٰ حاصل کیا ہے, کتنے زہد اختیار کیا ہے. اس بنا پر بہرحال ہمارے ہمارا شاہ رسول اللہ تھا بیان کرتے ہی رہتے تھے, عجیب غریب بیان ہوتا تھا. اللہ تعالیٰ ہم سب لوگوں کو ان کے بیانات پر عمل کی توفیق مرحمت فرمائے. ہمارے حضرت مولانا محمد احمد صاحب, ہماری مجلس ہوتی تھی گھر پر بہت, وہ خود کبھی بھی نعرہ شاد نہیں کیا مولانا, سب سے پہلے وہی جا کے بیٹھ جاتے تھے اور یہ دعا کرتے تھے اے اللہ پھر یہ سال لے آئیے یہ رمضان تاکہ پھر ہم یہ بیانات سنیں. ارے بہت زیادہ اہتمام کے ساتھ سنتے تھے, بیان کرتے تھے, اپنے کو مٹائے ہوئے تھے. اللہ تعالیٰ ہم سب لوگوں کو رمضان شریف کے برکات سے مالا مال فرمائے اور اپنے نفس کی پہچان عطا فرمائے تاکہ اس کے ذریعے کے ضرر سے ہم محفوظ رہ سکیں. اس وجہ سے دعا کیجیے ہم سب کے لیے اللہ ایک ہر ایک دوسرے کے لیے. یہ سب اخوان الطریق ہیں, طریق کے سب بھائی ہیں, سب بھائی بھائی ہیں. ہر بھائی کو ایک دوسرے کی مدد ظاہری بھی کرنی چاہیے اور باطنی طرف سے کرنا چاہیے. اللہ تعالیٰ سب کے اندر تقویٰ پیدا فرما دے اور یہ رمضان کو کے حق کو ادا کرنے کی توفیق مرحمت فرمائیے. ساری امت کے لیے دعا کرنے کی ضرورت ہے, ساری امت پریشان ہے, بہت سے ملکوں میں مسلمان بہت پریشان ہیں. اللہ تعالیٰ ان کی پریشانیوں کو دور فرمائے, اپنی محبت الہی مقصود من توی ولدائے تو محبت و معرفت خود بدے. یہ حضرات نقشبندیہ کی خاص دعا ہے, الہی مقصود من توی ولدائے تو محبت و معرفت خود بدے. طرح یاد کر ہی لینا چاہیے. اللہ ہم سب کو توفیق دے. ہمارے بچے بھی ہیں, مدرسے بھی ہیں, کتابیں کچھ لکھی بھی جا رہی ہیں, سب کی قبولیت کے لیے دعا کیجیے. سب کو دین حق پر رہنے کی بھی دعا کیجیے. دعا کیجیے اور سارے مسلمان. اللہم صلی علی سید النبی امی وعلی آلہ وصحابہ وسلم. اللہم اصلح امت محمد صلی اللہ علیہ وسلم. اللہم ارحم امت محمد صلی اللہ علیہ وسلم. اللہم فرج عن امت محمد صلی اللہ علیہ وسلم. اللہم اغفر لامت محمد صلی اللہ علیہ وسلم. اللہم تجاوز عن امت محمد صلی اللہ علیہ وسلم. اللہ تعالیٰ قرآن پاک کے برکات سے, رمضان شریف کے برکات سے ہم سب لوگوں کو متمتع فرمائیے, بہرور فرمائیے. ایسا نہ ہو کہ ہم اپنی غفلت سے ان امور جو نہایت مستحسن ہیں, اللہ کے مطلوب ہیں, اس سے ہم محروم رہ جائیں. ربنا تقبل منا انک انت السمیع العلیم, برحمتک یا ارحم الراحمین, برحمت سیدنا نبی کریم صلی اللہ تعالی علیہ وسلم.